नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा जिल्ला प्रशासन कार्यालय चितवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले हिजो संयुक्त रूपमा नानगढ़को पुलचोक क्षेत्रका होटल तथा कोल्ड स्टोरहरूको अनुगमन गरेको छ। बजारमा अखाद्य वस्तु र म्याद नागेको सामान जथाभावी बिक्री वितरण हुन थालेको भनेर उपभोक्ताहरूको गुनासो बढेपछि कार्यालयले बजार अनुगमन गरेको हो। नानगढ़ क्षेत्रका 13 होटल फलफूल व्यवसायी तथा विभिन्न कोल्ड स्टोरहरूमा गरिएको अनुगमनपछि विभिन्न म्याद नागेका वस्तु फेला पारेको छ। शुक्रबार नानगढ़मा रहेको पोल्चक मम होटल, मोती महल, राम्रो खाजा घर लगायतका 13 होटलहरूमा अनुगमन गरिएको थियो। अनुगमन गरिएका अधिकांश होटल तथा किराना कोल्ड स्टोरमा मूल्य सूची समेत नराखेको पाइएको छ। दैनिक हजारौं यात्रुहरूले आवाजात गर्ने पोल्चक स्थित ती होटलहरूमा धेरैजसो यात्रुहरूले खाना खाने गर्दछन्। अनुगमनको क्रममा सो स्थानमा रहेका अधिकांश होटलको भान्सा घरहरू फोहोर रहेका थिए। कार्यालयले नियमावली 2027 को नियम 7 को खण्ड क सँग सम्बन्धित बजार अनुगमन नियमावली अन्तर्गत अनुगमन गरेको हो। सो अनुगमनको क्रममा पोल्चोक क्षेत्रका अधिकांश होटलहरूको भान्साघर फोहोर तथा सरसफाई नगरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख वेदनाथ गौतमले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय चितवनले 21,775 रूपियाँ सहित 4 जुवाडेलाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर नगरपालिका 11 बस्ने प्रदीप सुवेदी, धनलाल बुढा, दिवस दवाड़ी र विनोद अधिकारी रहेका छन्। हिजो भरतपुर नगरपालिका नम्बर 11 बर्मेली टोलस्थित विनोद अधिकारीको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कार्यवाही गर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब प्रेक्षक संजय बहादुर राउतले जानकारी दिनुभयो। यसैबीच इलाका प्रहरी कार्यालय रत्नगरले हिजो 500 लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। रत्नगर जुटपानी गाविसबाट नियन्त्रणमा लिएको सो परिमाणको मदिरा स्थानीयवासी र पत्रकारको रोहबरमा नष्ट गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो। जुटपानीको क्लबचोकबाट 300 लिटर र बाँकी रत्नगरका हस्पिटल रोड, सालघारी र सुब्बा चोकबाट नियन्त्रणमा लिएको पन्तले बताउनुभयो। साथै प्रहरीले मदिरा बनाउन प्रयोग गर्ने 6 माटोको भाँडा र सिल्भरको भाँडा समेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालयले गत वर्षको भदौदेखि अवैध रूपमा उत्पादन तथा बेचबिखन गर्ने विरूद्ध अभियान नै चलाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको मुद्दा फाँटमा चालू आर्थिक वर्षमा 125 थान सार्वजनिक मुद्दाहरू फैसला भएका छन्। चितवनमा प्रमुख जिल्ला अधिकारीका रूपमा नरेन्द्र राज शर्मा आएपछि सार्वजनिक मुद्दाहरूको फैसला चाँडो हुन थालेको हो। अघिल्लो आर्थिक वर्षमा म्याद थप भएका 111 थान मुद्दा र यस आर्थिक वर्षका 8 गरी यस संख्यामा मुद्दा फैसला भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 338 थान मुद्दा दर्ता भएका थिए भने यस आर्थिक वर्षको चैत महिनासम्ममा 221 थान मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको सक्रियता र जनचेतनाका कारण समाजमा सार्वजनिक अपराधका घटनाहरू घट्दै गएको चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र दास शर्माले बताउनुभयो। पदमपुरमा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई हिजो विज्ञानसँग सम्बन्धित सामग्री सहयोग भएको छ। बाल कल्याण संस्था नेपाल र जर्मनी नागरिक पाउली र एन्द्रेले विद्यालयलाई सूक्ष्मदर्शक यन्त्र सहित अन्य विज्ञान सामग्री सहयोग गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशव खनाल र राजेन्द्र खनाल तथा जर्मनी नागरिक पाउली र एन्द्रेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर गुरूङ र प्रधान अध्यापक भरतराज रेग्मीलाई सो सामग्री हस्तान्तरण गरेका हुन्। बाल कल्याण संस्था र जर्मनी नागरिक पाउली र एन्द्रेले यसअघि विद्यालयको भवन निर्माण गर्नुका साथै कम्प्युटर पनि सहयोग गरेका थिए। अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति चितवनले जिल्ला शिक्षा कार्यालयमा 2 घण्टा धरना दिएको छ। अस्थायी शिक्षकलाई विस्थापित नगर्न र सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै हिजो 12 बजेदेखि 2 बजेसम्म धरना दिएको हो। जिल्ला संयोजक रमा घिमिरेको समझौतामा भएको कार्यक्रममा अस्थायी शिक्षक संघर्ष समितिका केन्द्रीय सल्लाहकार हिरामणि चापागाई, केन्द्रीय सदस्य ज्योति नारायण ढकाल, केन्द्रीय पार्षद कृष्ण चन्द्र नेउपाने, जिल्ला सदस्यद्वय कृष्ण बहादुर परियार र कृष्ण प्रसाद घिमिरे, नेपाल विद्यालय कर्मचारी युनियनका जिल्ला अध्यक्ष गोविन्द बहादुर पौडेल लगायतले अस्थायी शिक्षकहरूको माग सम्बन्धी धारणा राखेका थिए। पूर्वी चितवनको रत्नगरमा रहेको गाम्बेसी चेपाङ घरलाई चितवनका व्यवसायी गौरीश्वर सापकोटा र लेखराज पन्तले रिक्सा प्रदान गर्नुभएको छ। चेपाङ घरमा भएका अपाङ्ग बालबालिकालाई विद्यालय जान आउन समस्या भएपछि व्यवसायी द्वय सापकोटा र पन्त मिलेर रिक्सा सहयोग गर्नुभएको हो। गौरीश्वर सापकोटा र उहाँकी धर्मपत्नी कमला सापकोटाको वैवाहिक जीवनको 15 वर्षगाँठको अवसरमा रिक्सा प्रदान गरिएको हो। रिक्सा भएपछि अपाङ्गता भएकाहरूलाई पढ्न जान सजिलो हुने गाम्बेसी चेपाङ संरक्षण चेपाङ घरका अध्यक्ष केपी किरण शर्माले बताउनुभयो। नेकपा एमालेका सक्रिय सदस्य शिवप्रसाद पौडेलकी आमा लालकुमारी पौडेलको निधन भएको 13 दिनको पुण्यतिथिमा हिजो एमाले शोकसभा गरेको छ। नेकपा एमालेको वडा कमिटिले आयोजना गरेको शोकसभा नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडीको प्रमुख आतिथ्यतामा भएको थियो। शोकसभामा नेकपा एमाले क्षेत्रीय सदस्य रविन्द्र चौधरी, नेकपा एमालेकी नगर कमिटी उपाध्यक्ष ज्वालावन, नेकपा एमाले नगर कमिटी सचिव ईश्वरी अर्याल, नेकपा एमाले वडा सचिव शिव लामिछाने लगायतले शोक मन्तव्य राखेका थिए। नेकपा एमाले वडा नम्बर 4 का अध्यक्ष कृष्ण प्रसाद कण्डेलको अध्यक्षतामा शोकसभा भएको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एसिसी प्रिमियर लीग क्रिकेटमा नेपालको प्रदर्शनप्रति तपाईँको विचार के छ? ए उत्कृष्ट, बी चित्त बुझाउने बाटो, र सी अझै मेहनत गर्नु छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस D POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44, 55 वा 45, 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा बिरग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63 063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। आज दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं। तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दैहुन्छ भने हामीलाई जानकारी गराउनुहोला। जानकारी गराउने हाम्रो फोन नम्बर हो 0556 65 63 330, फ्याक्स नम्बर 0556 63 331। तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई